उठिएको सुदो पनि चोखो चोखो लाग्यो हो। उठिएको सुदो पनि चोखो चोखो लाग्यो हो। माया बिना उनको मन भोको भोको लाग्यो हो। चाहनाको पोको ती पोखु पोखु लाग्यो। हकवालाको हातको फुल खुसु खुसु लाग्यो खुसु खुसु लाग्यो खुसु खुसु लाग्यो खुसु खुसु लाग्यो। जुठिएको सुदो पनि चोखो चोखो लाग्यो हो। कति नाता यस्ता हुन्छन् जबरजस्ती गाँसिरहन्छन् हो। कति नाता यस्ता हुन्छन् जबरजस्ती गाँसिरहन्छन् बिझाउने एकअर्कालाई कसी रहन्छन्। माया लागिसक्या छैन दया लाग्या पनि हैन यो के भयो मेरो मन मेरै बसमा छैन। जुठिएको सोधो पनि चोखो चोखो लाग्यो हो। न त उनी मेरी थी खाउने मलाई के को चासो भयो भोलि मलाई बात लाग्ने अर्का कुनै नासो त्यो। जुठिएको सोधो पनि चोखो चोखो लाग्यो हो। माया बिना उनको मन भोको भोको लाग्यो हो। चाहनाको पोको ती पोखु पोखु लाग्यो। हकवालाको हातको फुल खुसु खुसु लाग्यो खुसु खुसु लाग्यो वाला को हाथ को फूल खुसु खुसु लाग्यो।